करला तिमीलाई झुके डगला तेरै सुन्दर नपाना हे सानो डाइ डरे जगते मजला ओइली ना थाले तिमी सुन्दर भए गोडाले फुले रिस गर्ला तिमीलाई झुन्ने डगला धेरै सुन्दर नबाना हे सानो डहै डहले झुन्दते धेरै सुन्दर नबाना हे सानो डहै डहले झुन्दते मधर धेरै सुन्दर नबाना हे ई मा